Magic.

फोन गर्दा नि राम्रोसँग बोल्दिने कहिले आज भोलि देख्नै हुन्न रिसाउँछे जहिले नि रोल नम्बर दुई रहेछ पुरा काट्ने बानी छुटेछ मोरीको एटा देखे मस्किने बानी भइरहेछ रोल नम्बर दुई रहेछ पुरा काट्ने बानी छुटेछ मोरीको